least रेडियो देवदह 106.6 MHz युग परिवर्तन को संवाहक परिवर्तन को संवाहक मान्छेले नै मान्छेलाई मार्दा देखे साथी मान्छेले नै मान्छेलाई मार्दा देखे साथी सानो गल्तीमा नै गाउँ सार्दा देखे साथी सानो गल्तीमा नै गाउँ सार्दा देखे साथी हाँसी खुसी बस्ने रहर कसलाई पो हुँदैन र हाँसी खुसी बस्ने रहर कसलाई पो हुँदैन र राम्रो राम्रो गर्नलाई खाडल पार्या देखे साथी मान्छेले नै मान्छेलाई मार्या देखे साथी सानो गल्तीमा नै गाउँ सार्या देखे साथी सानो गल्तीमा नै गाउँ सार्या देखे साथी तिम्रै यादमा गल्ती स्वागत गर्न चाहन्छु कार्यक्रम मुक्तक सरोवरको पर्खाइमा रहनुभएका सम्पूर्ण तपाईँलाई। कार्यक्रमको प्रारम्भमै नि पस्के आज तपाईँहरूको निम्ति मुक्तक मैले डासुराम पौडेल हुनुहुन्छ धातीबाङ अर्घाखाँचीका मित्र हाल इन्डियामा कार्यरत हुनुहुन्छ उहाँको मुक्तक तपाईँको लागि पस्किसकेको छु। सदा जस्तै आज पनि उपस्थित भएको छु आवाजमा म युवराज लामिछाने भने दर्पण पारीबाट हुनुहुन्छ अर्जुनजी मेरो मिठो साथको लागि। सदा जस्तै आज पनि उपस्थित भइसकेका छौँ कार्यक्रम मुक्तक सरोवरको बुधबारीय श्रृङ्खलामा। कार्यक्रम मुक्तक सरोवर आउने गर्दछ सप्ताहका दुई बार बुधबार अनि शुक्रबार। बुधबारीय श्रृङ्खलामा तपाईँकै मुक्तक वाचन गर्छौँ भने शुक्रबारीय श्रृङ्खलामा तपाईँहरूकै मुखार बिन्दुबाट मुक्तक सुन्ने अनि सम्पूर्ण श्रोतालाई सुनाउने गर्दछौँ। त्यस्तै गरी आज पनि तपाईँहरूका मुक्तक पस्कनको निम्ति वाचन गर्नको निम्ति म उपस्थित भइसकेको छु र मिठो साथमा सँगसँगै ल्याएको छु प्राविधिक मित्र अर्जुनजीलाई पनि। सामुदायिक रेडियो रेडियो देवदह 106.6 MHz युग परिवर्तनको सम्भाग 106.6 MHz मार्फत सुन्दै हुनुहुन्छ भने त्यस्तै गरी विश्वका जुन कुनै ठाउँबाट एकैसाथ सुनिरहनु भएको छ www.radiodevdaha.org मार्फत कार्यक्रम मुक्तक सरोवर। आज पनि धेरैभन्दा धेरै साथीहरूको मुक्तक छ हामीसँग। हामीले हाम्रो फेसबुक पेजमा लेखेका थियौँ मिति 2069 साल भाद्र 20 गतेको बुधबारीय श्रृङ्खलाका निम्ति तपाईँले मुक्तक हाम्रो पेजको तलको कमेन्ट बक्समा लेख्नुपर्नेछ। एकजना मित्रको एउटा मात्र मुक्तक लेख्नु होला अनि नेपाली भाषा मात्र प्रयोग गर्नु होला भनेर लेखेका थियौँ। त्यहाँ हामीले देखिरहेका छौँ यति बेला 32 साथीहरूको मुक्तक आएको छ। त्यस्तै गरी मुक्तक सरोवरको हाम्रो आइडीमा पनि धेरैभन्दा धेरै साथीहरूको मुक्तक छ। मात्र मैले फेसबुकमा अर्थात् भन्नुपर्छ हाम्रो पेजमा जहाँ मैले तपाईँलाई आगामी श्रृङ्खलाको लागि भनेर लेखिदिएको थिएँ त्यहाँ लेखिएका मुक्तक मात्र पढ्नेछु र पत्र मार्फत हाम्रो साथमा धेरैभन्दा धेरै मुक्तकहरू छन्। पालै पालो समय अनुसार मिलाएर पत्रलाई पनि जोड्नेछु। फेसबुक प्रयोग नगर्ने साथीहरूको पत्र छ हामीसँग। अब भने कार्यक्रममा धेरै भूमिका नबाँधिकन तपाईँहरूकै मुक्तक वाचन गर्न चाहन्छु। आज कार्यक्रमको प्रारम्भमा मैले वाचन गरिसकेको थिएँ डाँसुराम पौडेलजीको मुक्तक। त्यस्तै गरी अबको क्रममा पत्र जोड्न चाहन्छु तपाईँहरूको लागि। हामीलाई पठाउनु भएको छ धना तिवारीले, देवदह छ बङ्गाली, रूपन्देहीकी मित्र हुनुहुन्छ, मुक्तक प्रेषण गर्नुभएको छ पत्र मार्फत। अबको क्रममा धनाजीको यो मुक्तक केवल तपाईँको लागि। मन के हो थाहा छैन त्यसै किन तड्फिदिन्छ, मन के हो थाहा छैन त्यसै किन तड्फिदिन्छ, सबै चाह पुग्छ तर अभाव अझै खड्किदिन्छ, सबै चाह पुग्छ तर अभाव अझै खड्किदिन्छ, मन के हो थाहा छैन त्यसै किन तड्फिदिन्छ। सोध्छु आफैले दिलभित्र आफ्नै प्रश्न गरी, सोध्छु आफैले दिलभित्र आफ्नै प्रश्न गरी, तर किन अन्तर शब्द मुटुभित्रै अड्किदिन्छ, मन के हो थाहा छैन त्यसै किन तड्फिदिन्छ, सबै चाह पुग्छ तर अभाव अझै खड्किदिन्छ, सबै चाह पुग्छ तर अभाव अझै खड्किदिन्छ। धन्यवाद दिन चाहन्छु धना तिवारीजीलाई। फेसबुकतिर लाग्छु म, साथीहरूको मुक्तक छ हामीसँग धेरैभन्दा धेरै साथीहरूको। हामीलाई लेखी पठाउनु भएको छ नवराज नवोदित हुनुहुन्छ, लेगुवा धनकुटाबाट पठाउनु भएको छ, हाल दोहा कतारमा कार्यरत हुनुहुन्छ। अबको क्रममा उहाँको मुक्तक जोड्न चाहन्छु, नवोदित नवराज हुनुहुन्छ। उनको जस्तै यो मुस्कानको चल्ती हुनु पर्थ्यो, उनको जस्तै यो मुस्कानको चल्ती हुनु पर्थ्यो, यी आँसुलाई लुकाई राख्न खल्ती हुनु पर्थ्यो, यी आँसुलाई लुकाई राख्न खल्ती हुनु पर्थ्यो, उनी राम्री म चाहिँ कुरूप किन रच्यो दैव, उनी राम्री म चाहिँ कुरूप रच्यो किन दैव, कि त मेरो कुनै ठुलो गल्ती हुनुपर्छ, कि त मेरो कुनै ठुलो गल्ती हुनुपर्थ्यो, उनको जस्तै यो मुस्कानको चल्ती हुनुपर्थ्यो, यी आँसुलाई लुकाई राख्ने खल्ती हुनुपर्थ्यो, यी आँसुलाई लुकाई राख्ने खल्ती हुनुपर्थ्यो। धन्यवाद दिन चाहन्छु नवोदित नवराज हुनुहुन्छ, लगुवा धनकुटाका मित्र, हाल दोहा कतारबाट कार्यक्रम मुक्तक सरोवरलाई सम्झे मुक्तक प्रेषण गर्नुभएको छ। धन्यवाद दिन चाहन्छु यो मिठो साथको लागि। त्यस्तै गरी हामीलाई चितवनबाट पठाउनु भएको छ सुमन अधिकारीले, थाहा छैन कहाँ छौ तर मेरै लागि व्रत बस्दै हौली, थाहा छैन कहाँ छौ तर मेरै लागि व्रत बस्दै हौली, छिट्टै भेट होस् भनी मन्दिर पस्दै हौली, छिट्टै भेट होस् भनी मन्दिर पस्दै हौली, अन्जान छौ कहिले हो भेट हुने हाम्रो, अन्जान छौ कहिले हो भेट हुने हाम्रो, तर पनि राम्री हुन सोह्र सिङ्गार धस्दै हौली, तर पनि राम्री हुन सोह्र सिङ्गार धस्दै हौली, थाहा छैन कहाँ छौ तर मेरै लागि व्रत बस्दै हौली, थाहा छैन कहाँ छौ तर मेरै लागि व्रत बस्दै हौली। धन्यवाद दिन चाहन्छु चितवनका मित्र सुमन अधिकारीजीलाई। त्यस्तै गरी हुनुहुन्छ अर्का एकजना कृष्ण पौडेल हुनुहुन्छ, हाम्रो नियमित सहयात्री हुनुहुन्छ, माया गर्नुहुन्छ। कृष्ण पौडेल बमघा एक गुल्मीका मित्र हुनुहुन्छ, अबको क्रममा कृष्णजीको मुक्तक उठान गर्न चाहन्छु केवल तपाईँको लागि। राफ समान तातिनुहुन्न, राफ समान तातिनुहुन्न, बैँसले धेरै मातिनुहुन्न, राफ समान तातिनुहुन्न, बैँसले धेरै मातिनुहुन्न, हुन्छ समाधान समस्याको, हुन्छ समाधान समस्याको, विवाह गर्न आतिनुहुन्न, हुन्छ समाधान समस्याको, विवाह गर्न आतिनुहुन्न, हुन्छ समाधान समस्याको, विवाह गर्न आतिनुहुन्न। धन्यवाद दिन चाहन्छु कृष्ण पौडेलजीलाई यो मिठो साथको लागि। त्यस्तै गरी हामीलाई पठाउनु भएको छ निर्दोष पोखरेल हुनुहुन्छ, अर्थात् आफूलाई भन्नुहुन्छ लोकबहादुर पोखरेल निर्दोष, बेनी मादीपुर साथ देवीनगर सर्दी नवलपरासीका मित्र हुनुहुन्छ, हाल मुम्बईमा कार्यरत हुनुहुन्छ। अबको क्रममा लोकबहादुर पोखरेल निर्दोषीजीको मुक्त उठान गर्न चाहन्छु केवल तपाईँको लागि। न हार न जितको खेलमा देखेँ, न हार न जितको खेलमा देखेँ वर्षयामको ठुलो भेलमा देखेँ, न हार न जितको खेलमा देखेँ वर्षयामको ठुलो भेलमा देखेँ। चाहन्थे तिमीलाई आफ्नो बनाउन, चाहन्थे तिमीलाई आफ्नो बनाउन, आज पराईसँग रेलमा देखेँ, आज पराईसँग रेलमा देखेँ, न हार न जितको खेलमा देखेँ, न हार न जितको खेलमा देखेँ। निकै सुन्दर मुक्तको लागि धन्यवाद दिन चाहन्छु। निर्दोषी पोखरेल हुनुहुन्छ बेनी मुद्दीवाद साथ सर्दी नवलपरासीका मित्रलाई। हामीलाई पठाउनु भएको छ राजीव खरेल हुनुहुन्छ, राजीव खरेल तुलसीपुर दाङबाट पठाउनु भएको छ। मसँग फ्रेन्डसिप गर्न चाहने मित्रहरूलाई मेरो यो मुक्तक नै काफी छ भनेर लेख्नुभएको छ, आफ्नो नम्बर पनि लेख्नुभएको छ, तर म मुक्त कार्यक्रममा नम्बर चाहिँ उठान गर्न सक्दिनँ किनभने भोलि तपाईँलाई नै समस्या पर्न सक्छ मित्र, धेरै साथीहरूको फोन मिस कल आउन सक्छ, त्यसैले यहाँ निराको यो मोबाइल नम्बर उठाउन सकिनँ मैले, तपाईँको मुक्त चाहिँ पक्का पनि उठाउनेछु। राजीव खरेल, मेरो हुन आउँछौ भने दिलमा दल, मेरो हुन आउँछौ भने दिलमा दरबार दिन्छु पक्का, मेरो हुन आउँछौ भने दिलमा दरबार दिन्छु पक्का, हाँसी हाँसी जीवन बाँच्ने घरबार दिन्छु पक्का, हाँसी हाँसी जीवन बाँच्ने घरबार दिन्छु पक्का। मलाई छोडी अन्त्यतिर बाटो मोड्ने चाह्यो भने, मलाई छोडी अन्त्यतिर बाटो मोड्न चाह्यो भने तिम्रै हातले मर्छु हेर तरबार दिन्छु पक्का, तिम्रै हातले मर्छु हेर तरबार दिन्छु पक्का, मेरो हुन आउँछौ भने दिलमा दरबार दिन्छु पक्का, दरबार दिन्छु पक्का। धन्यवाद दिन चाहन्छु यो मिठो साथको लागि राजीव खरेलजीलाई। हामीलाई धेरै टाढाबाट दाङ तुलसीपुरबाट कार्यक्रम मुक्तक सरोवरको फेसबुक पेज www.facebook.com/muktak.sarovarmा आफ्नो मुक्तक प्रेषण गर्नुभएको छ। यसो हेर्दा मैले भेटिरहेको छु साथीहरूको मुक्तक छ तर ठेगाना छैन, मैले तपाईँहरूलाई भनिरहेको छु यदि तपाईँ आफ्नो ठेगाना लेख्नुहुन्न भने तपाईँको मुक्त कार्यक्रम मार्फत वाचन हुने छैन यो भनिरहेको छु, त्यही पनि साथीहरूले मुक्तकमा आफ्नो ठेगाना लेखिदिनु भएको छैन, केही छैन, अर्का सप्ताहमा पक्का पनि तपाईँको ठेगाना लेख्नुहोला भन्न चाहन्छु र साथीहरूको मुक्तक नै जोड्न चाहन्छु तपाईँको लागि। अबको क्रममा जोड्न चाहन्छु प्रकाश अजनबी पौडेल हुनुहुन्छ, प्रकाश अजनबी पौडेल कुर्गा डाँडा पाँच पर्वत मुम्बई घाट भन्नुभएको छ आफ्नो ठेगाना। अबको क्रममा तपाईँहरूको लागि प्रकाशजीको मुक्त, गरिबमाथि तरस किन खान्नन् धनीहरू, गरिबमाथि तरस किन खान्नन् धनीहरू, मरेपछि सँगै पैसा लान्नन् धनीहरू, मरेपछि सँगै पैसा लान्नन् धनीहरू, टेकेपछि पाउभरि धुलो लाग्छ भन्छन्, टेकेपछि पाउभरि धुलो लाग्छ भन्छन्, गरिबको आँगनीमा जान्नन् धनीहरू, गरिबको आँगनीमा जान्नन् धनीहरू, गरिबमाथि तरस किन खान्नन् धनीहरू, मरेपछि सँगै पैसा लान्नन् धनीहरू। धन्यवाद दिन चाहन्छु यो मिठो साथको लागि प्रकाश अजन नवी पौडेलजीलाई। अबको क्रममा तपाईँलाई पत्र मार्फत साथीलाई एकजना मित्रले खामबन्दी गरेर निकै सुन्दर अक्षरहरूमा मुक्तक सजाय पठाउनु भएको छ, शेषकान्त हरियाल हुनुहुन्छ सुनोवल साथ सिसानीका मित्र। अबको क्रममा शेषकान्त हरियालजीको यो मुक्तक उठान गर्न चाहन्छु केवल तपाईँको लागि। तिम्रो घृणित अपमानले डराउन्न अब, तिम्रो घृणित अपमानले डराउन्न अब, साथ छुट्यो कहिल्यै तिमीमा हराउन्न अब, साथ छुट्यो कहिल्यै तिमीमा हराउन्न अब, तिमी बिना हाँसी खुसी बाँच्न सक्ने भाछु, तिमी बिना हाँसी खुसी बाँच्न सक्ने भाछु, त्यसैले त हुस्के ब्रान्ड खन्याउन्न अब, त्यसैले त हुस्के ब्रान्ड खन्याउन्न अब, तिम्रो घृणित अपमानले डराउन्न अब, साथ छुट्यो कहिल्यै तिमीमा हराउन्न अब, साथ छुट्यो कहिल्यै तिमीमा हराउन्न अब। धन्यवाद दिन चाहन्छु शेषकान्त अर्याल सुनोवल साथ सिसानीका मित्र हुनुहुन्छ यो मिठो साथको लागि। त्यस्तै गरी अर्का एकजना हुनुहुन्छ हामीलाई पठाउनु भएको छ दीपक ढकाल, चुहा चार कैलाली नेपाल हाल बिरानो सहर पुनादेखि भन्नुभएको छ, हाल बिरानो सहर पुनादेखि लेख्नुभएको छ। अबको क्रममा कैलालीका मित्र हुनुहुन्छ हामीलाई मुक्त पठाउनु भएको छ, पस्किन चाहन्छु तपाईँको लागि। अधुरै भो तिम्रो कसम पुरा भएन, अधुरै भो तिम्रो कसम पुरा भएन, तिम्रो हातमा मेरो नामको चुरा भएन, तिम्रो हातमा मेरो नामको चुरा भएन। सँगै बाँच्ने कसम गरेर के भो, सँगै बाँच्ने कसम गरेर के भो, तिम्रो मेरो बिहेको कुरा भएन, तिम्रो मेरो बिहेको कुरा भएन, अधुरै भो तिम्रो कसम पुरा भएन, अधुरै भो तिम्रो कसम पुरा भएन। धन्यवाद दिन चाहन्छु दीपकजीलाई यो मिठो साथको लागि। अबको क्रममा दीपक काराखेती हुनुहुन्छ, हामीलाई मुक्तक पस्किनु भएको छ, धेरै सजाएर लेख्नु भएको रहेछ, खुसी लाग्यो। हाम्रो पेज मार्फत पनि धेरै सजाउनु भएको रहेछ दीपक काराखेतीजीले। अबको क्रममा दीपक काराखेती हाल अबुधाबीबाट मुक्तक प्रेषण गर्नुभएको रहेछ, खुसी लाग्यो। म त हेर छाडिएको मान्छे नसोध व्यथा के हो भनेर, म त हेर छाडिएको मान्छे नसोध व्यथा के हो भनेर, र त म टाढिएको मान्छे नसोध व्यथा के हो भनेर, र त म टाढिएको मान्छे नसोध व्यथा के हो भनेर, जे छु यहाँ रमाएकै हुन्छु, जे छु यहाँ रमाएकै हुन्छु, मलम नल्याऊ खै के भो भनेर, जे छु यहाँ रमाएकै हुन्छु, मलम नल्याऊ खै के भो भनेर, म त जहाँ काँडिएको मान्छे नसोध व्यथा के हो भनेर, म त जहाँ काँडिएको मान्छे नसोध व्यथा के हो भनेर, म त हेर टाढिएको मान्छे नसोध व्यथा के हो भनेर। धन्यवाद दिन चाहन्छु दीपक काराखेतीजीलाई यो मिठो साथको लागि। त्यस्तै गरी धेरैभन्दा धेरै साथीहरूको मुक्तक चाहिँ हामीसँग यहाँ पत्र पनि उठाउन गर्न चाहे, केवल तपाईँको लागि। राज पौडेलले हामीलाई केरावानीबाट, केरावानी साथ रूपन्देहीबाट पठाउनु भएको रहेछ, धेरै लेख्नु भएको छ, म केवल उहाँको मुक्तक मात्र उठान गर्न चाहन्छु अबको क्रममा। घमण्डले कसको भलो भएको छ र सानो, घमण्डले कसको भलो भएको छ र सानो, तिम्रो दिलमा अरू कोही छाको छ र सानो, तिम्रो दिलमा अरू कोही छाको छ र सानो, आज भोलि किन मेरो फोन उठाउन्नौ, आज भोलि किन मेरो फोन उठाउन्नौ, राजले कहिले तिमीलाई दुःख चाको छ र सानो, राजले कहिले तिमीलाई दुःख चाको छ र सानो, घमण्डले कसको भलो भएको छ र सानो, घमण्डले कसको भलो भएको छ र सानो। धन्यवाद दिन चाहन्छु रूपन्देहीका मित्र राजलाई यो मिठो साथको लागि। हामीलाई खामबन्दी गरेर पत्र पठाउनु भएको रहेछ, खुसी लाग्यो। अबको क्रममा अर्का एकजना हुनुहुन्छ, मोहन रावल हुनुहुन्छ, हामीलाई पठाउनु भएको छ। मोहन रावल अनमोल अस्तु भन्दै हुनुहुन्छ, बान्ना टोली 5 अछामका मित्र हुनुहुन्छ, हाल बिरानो सहर मुम्बईबाट भनेर लेख्नुभएको छ। धेरै साथीहरूको छ आजको बसाइमा पनि मुम्बईबाट साथीहरूले मुक्तक पठाउनु भएको छ। त्यस्तै हो, विदेशी जीवन बिताइरहनु भएको छ, रोजगारको सिलसिलामा हुनुहुन्छ, अनि त्यहाँनिर कलम चलिहाल्छ साहित्यमा, अनि लेख्नुहुन्छ साथीहरू। अबको क्रममा मोहन रावलजीको मुक्तक केवल तपाईँको लागि उठान गर्न चाहन्छु। अँधेरीमा बित्यो जीवन जुन किन चाहियो र, अँधेरीमा बित्यो जीवन जुन किन चाहियो र, दुई छाक टार्न कठिन भएको छ सुन किन चाहियो र, दुई छाक टार्न कठिन भएको छ सुन किन चाहियो र, थाहा नपाई अनायासै व्यर्थै बित्यो जीवन, थाहा नपाई अनायासै व्यर्थै बित्यो जीवन, एकान्तको गुन्जाइमा धुन किन चाहियो र, एकान्तको गुन्जाइमा धुन किन चाहियो र, अँधेरीमा बित्यो जीवन जुन किन चाहियो र, अँधेरीमा बित्यो जीवन जुन किन चाहियो र। धन्यवाद दिन चाहन्छु यो मिठो साथको लागि, मोहन रावल अनमोल अस्तु बान्नतोली 5 अछामका मित्र। अबको क्रममा साङ्गीतिक आवाज जोड्न चाहन्छु केवल तपाईँको लागि। Thank you. सँगै जाँदै थिए एक्लै सँगै जाउँ भन्यो मैले खुसी बुन्दै गर्दा अर्कै बाटो खान्यो कतै जाँदै थिए एक्लै सँगै जाउँ भन्यो मैले खुसी बुन्दै गर्दा अर्कै बाटो खान्यो यो साङ्गीतिक आवाज लगत्तै पुनः स्वागत गर्न चाहन्छु कार्यक्रम मुक्तक सरोवरमा छौँ हामी यति बेला तपाईँहरूकै मुक्तक वाचन गरिरहेको छ युवराज लामी छाने भने त्यति गरी प्राविधिक रूपमा हुनुहुन्छ अर्जुनजी यति बेला सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो रेडियो देवदा 106.6 MHz युग परिवर्तनको सम्भाग त्यस्तै गरी विश्वभरि मार्फत एकैसाथ सुनिरहनु भएको छ www.radiodevdaha.org कार्यक्रम तपाईँहरूकै मिठो र प्यारो कार्यक्रम मुक्तक सरोवर तपाईँहरूकै मुक्तक जोडिरहेको छु आज कार्यक्रममा मैले हामीलाई धेरैजना धेरै साथीहरूको पत्र छ त्यस्तै गरी यहाँ फेसबुकमा त कुरै नछोडौँ धेरै साथीहरूले अझै पनि लेख्दै हुनुहुन्छ केवल बिन्ती छ नलेखिदिनु अर्को सप्ताहमा चाहिन्छ भन्न चाहन्छु किनभने आजलाई वाचन धेरै साथीहरूको सम्भव छैन यहाँ धेरैभन्दा धेरै साथीहरूको छ त्यसैले अबको क्रममा पत्र उठान गर्न चाहन्छु तपाईँको लागि हामीलाई पठाउनु भएको छ एके प्रसाद नेउपाने युगिन साहित्य समाज रूपन्देहीका सचिव हुनुहुन्छ उहाँ र कार्यक्रम मुक्तक सरोवरको सल्लाहकार पनि हुनुहुन्छ धेरै माया गर्नुहुन्छ सल्लाह सुझाव दिनुहुन्छ बेला बेलामा अबको क्रममा तपाईँको लागि युगिन साहित्य समाज रूपन्देहीका सचिव हुनुहुन्छ एके प्रसाद नेउपानेको मुक्तक उठान गर्न चाहन्छु केवल तपाईँको लागि बन्द छ आज पनि यौवनको दोकान बन्द छ आज पनि यौवनको दोकान भेटिँदैन कि खोजेको सामान बन्द छ आज पनि यौवनको दोकान भेटिँदैन कि खोजेको सामान कस्तो परेछ कुन्नी हातमा कस्तो परेछ कुन्नी हातमा कुनै कुनैमा त लेखिएको हुन्छ नक्कलीदेखि सावधान कुनै कुनैमा त लेखिएको हुन्छ नक्कलीदेखि सावधान बन्द छ आज पनि यौवनको दोकान बन्द छ आज पनि यौवनको दोकान धन्यवाद दिन चाहन्छु मित्र यज्ञ प्रसाद नेउपानेजीलाई यो मिठो साथको लागि त्यस्तै गरी हुनुहुन्छ हामीलाई माया गर्ने मित्र आशिष दनाई हुनुहुन्छ विशेषकर लमजुङका मित्र कार्यक्रम मुक्तक सरोवरलाई जुनसुकै बेला पनि आफ्नो वेबसाइट मार्फत सुन्ने र सम्पूर्ण साथीहरूलाई डाउनलोड गर्ने व्यवस्था मिलाइदिनु भएको छ www.ashishdanai.np.com मार्फत कार्यक्रम मुक्तक सरोवर तपाईँले जुनसुकै बेला सुन्न अनि डाउनलोड गर्न सक्नुहुन्छ अबको क्रममा आशिषजीको मुक्त केवल तपाईँको लागि मसँग माया मारेकी रहेछौ मसँग माया मारेकी रहेछौ काँडतारले घर बारेकी रहेछौ मसँग माया मारेकी रहेछौ काँडतारले घर बारेकी रहेछौ मैले तिमीलाई नै कुरिराखेका थिएँ मैले तिमीलाई नै कुरिराखेका थिएँ घरबार अन्तै सारेकी रहेछौ घरबार अन्तै सारेकी रहेछौ मसँग माया मारेकी रहेछौ काँडतारले घर बारेकी रहेछौ धन्यवाद दिन चाहन्छु बेसी सर लमजुङका मित्र आशिष दनाईजीलाई यो मिठो साथको लागि त्यस्तै गरी हामीलाई पठाउनु भएको छ यहाँ लेख्नु भएको छ आफूले भरत देवकोटा हुनुहुन्छ भरत देवकोटा कुइका पाँच अछामबाट धेरै टाढाबाट लेख्नुभएको रहेछ खुसी लाग्यो साथीहरूले माया गर्नुहुन्छ हिमालदेखि पहाड मेचीदेखि महाकालीकासम्मका साथीहरूको माया पाउन सफल भएको कार्यक्रम मुक्तक सरोवर सामुदायिक रेडियो रेडियो देवदा 106.6 MHz एकमात्र कार्यक्रम पनि भन्नुपर्छ अबको क्रममा भरत देवकोटाजीको मुक्तक उठान गर्न चाहन्छु केवल तपाईँको लागि चोखो माया पाप कसरी हुनसक्छ चोखो माया पाप कसरी हुनसक्छ पानीभित्र ताप कसरी हुनसक्छ पानीभित्र ताप कसरी हुनसक्छ दिलसँग दिल जोडेको छ उसले दिलसँग दिल जोडेको छ उसले आगोको राप कसरी हुनसक्छ आगोको राप कसरी हुनसक्छ चोखो माया पाप कसरी हुनसक्छ पानीभित्र ताप कसरी हुनसक्छ धन्यवाद दिन चाहन्छु भरत देवकोटा कुइका पाँच छामका मित्र हुनुहुन्छ यो मिठो साथको लागि भरतजीलाई धन्यवाद दिन चाहन्छु त्यस्तै गरी हाम्रो मित्र हुनुहुन्छ कमल नेउपाने देवदहका मित्र हुनुहुन्छ कार्यक्रम मुक्तक सरोवरलाई आफ्नो ब्लग स्पट मार्फत कार्य सुनेर डाउनलोड गर्ने व्यवस्था पनि मिलाइदिनु भएको छ www.onlinedevdaha.com blogspot.com मार्फत कार्यक्रम मुक्तक सरोवर तपाईँले जुनसुकै बेला सुन्न अनि डाउनलोड गर्न पनि सक्नुहुन्छ। अबको क्रममा कमल लेउपानेजीको मुक्तक उठान गर्न चाहन्छु केवल तपाईँको लागि। मलाई आज एक्लै छोडेर कहाँ गयो सानो, मलाई आज एक्लै छोडेर कहाँ गयो सानो, त्यसैले त यो मान्छेसँग बिरानी भयो सानो, त्यसैले त यो मान्छेसँग बिरानी भयो सानो। सधैँ सँगै हुने सपना देखाइ मलाई, सधैँ सँगै हुने सपना देखाइ मलाई, खै किन हो सारा सपना टुटाइ लयो सानो, खै किन हो सारा सपना टुटाइ लयो सानो, खै किन हो सारा सपना टुटाइ लग्यो सानो। धन्यवाद दिन चाहन्छु देवदा दुई खैरेनीका मित्र कमल कमल लेउपा नै हुनुहुन्छ, मेरो मित्र पनि हुनुहुन्छ, धन्यवाद दिन चाहन्छु साथ दिनुभएको। त्यस्तै गरी हामीलाई लेख्नुभएको छ यहाँ साथीहरूको मुक्तक आएको छ तर यहाँ नाम छैन त्यसैले मैले यहाँनिर वाचन गर्न सकिनँ, किनभने ठेगाना बिना हामीले मुक्तक वाचन गर्दैनौँ। त्यहाँ हामीलाई पठाउनु भएको छ रवि ग्यावाली हुनुहुन्छ, नजिकका मित्र हुनुहुन्छ, हाल त टाढा हुनुहुन्छ, देवदह केरावनीका मित्र हुनुहुन्छ। अबको क्रममा तपाईँको लागि मुक्तक रवि ग्यावालीजीको। चिनजान त बल्ल भयो देखभेट छैन सानो, चिनजान त बल्ल भयो देखभेट छैन सानो, जीवनभरि चोट खाए फेरि इच्छा छैन सानो, जीवनभरि चोट खाए फेरि इच्छा छैन सानो। मलाई विश्वास गर नानु म त गर्छु विश्वास तिम्रै, मलाई विश्वास गर नानु म त गर्छु विश्वास तिम्रै, जीवनभरि साथ दिन्छु हरेक पलमा, हरेक पलमा पहिन सानो, जीवनभरि मलाई साथ दिनु सानो, जीवनभरि मलाई साथ दिनु सानो। धन्यवाद दिन चाहन्छु यो मिठो साथको लागि रवि ग्यावालीजीलाई, हाल दोहा कतारबाट हामीलाई मुक्तक पठाउनु भएको छ। त्यस्तै गरी एकजना हुनुहुन्छ सुनिता चुन्दाली सुखानगर बुटौलबाट हामीलाई इमेल गरी मुक्तक पठाउनु भएको थियो। अबको क्रममा सुनिता चुन्दालीजीको मुक्तक उठान गर्न चाहन्छु केवल तपाईँको लागि। आज फेरि तिम्रो याद बगाउन रोएँ, आज फेरि तिम्रो याद बगाउन रोएँ, मृत्युको मुखमा छु दुनियाँ जलाउन रोएँ, मृत्युको मुखमा छु दुनियाँ जलाउन रोएँ। कति दिन्छौ तडपन अनि जलनहरू, कति दिन्छौ तडपन अनि जलनहरू, मनको घाउमा फेरि मलम लगाउन रोएँ, मनको घाउमा फेरि मलम लगाउन रोएँ। आज फेरि तिम्रो यादमा बगाउन रोएँ, मृत्युको मुखमा छु दुनियाँ जलाउन रोएँ, मृत्युको मुखमा छु दुनियाँ जलाउन रोएँ। धन्यवाद दिन चाहन्छु यो मिठो साथको लागि। त्यस्तै गरी रजनी शर्मा हुनुहुन्थ्यो, हामीलाई इमेल गर्नुभएको थियो उहाँले पनि। अबको क्रममा रजनी शर्मा कास्की इजरायलबाट, हाल इजरायलमा कार्यरत हुनुहुन्छ रजनीजी, उहाँको मुक्तक उठान गर्न चाहन्छु केवल तपाईँको लागि। लह लह धानको बाला, लह लह धानको बाला बास्न आउँदा आमा, लह लह धानको बाला बास्न आउँदा आमा, दिदी बहिनी तिस्का भाका गाउँदा आमा, दिदी बहिनी तिस्का भाका गाउँदा आमा। सम्झिएर परदेशी छोरी, सम्झिएर परदेशी छोरी नपार्नु है आँसु गहभरि, सम्झिएर परदेशी छोरी नपार्नु है आँसु गहभरि, वरपर सबका चेली माइती घर धाउँदा आमा, वरपर सबका चेली माइती घर आउँदा धाउँदा आमा, दिदी बहिनी तिस्का भाका गाउँदा आमा, दिदी बहिनी तिस्का भाका गाउँदा आमा। धन्यवाद दिन चाहन्छु रजनी शर्मा हुनुहुन्छ कास्की पोखरा, हाल इजरायलमा कार्यरत हुनुहुन्छ, टाढा भए पनि साथ दिनुभएको छ, खुसी लाग्यो। त्यस्तै गरी हामीलाई पठाउनु भएको छ राज अविरल यात्री हुनुहुन्छ, कन्याम इलामबाट पठाउनु भएको रहेछ। अबको क्रममा राज अविरल यात्रीजीको मुक्तक केवल तपाईँको लागि। कहिलेकाहीँ मुक्तकमा भेटिन्छ, कहिलेकाहीँ मुक्तकमा भेटिन्छ, कहिलेसँगै बोतलमा भेटिन्छ, कहिलेकाहीँ मुक्तकमा भेटिन्छ, कहिलेसँगै बोतलमा भेटिन्छ। लेखक भन्छ सधैँ आफूलाई, लेखक भन्छ सधैँ आफूलाई, अक्सर ऊ चप्पलमा भेटिन्छ, अक्सर ऊ चप्पलमा भेटिन्छ, कहिलेकाहीँ मुक्तकमा भेटिन्छ, कहिलेसँगै बोतलमा भेटिन्छ, कहिलेसँगै बोतलमा भेटिन्छ। धन्यवाद दिन चाहन्छु यो मिठो साथको लागि राज अविरल यात्रीजीलाई। त्यस्तै गरी हामीलाई लेख्नुभएको छ सुन्दन कण्डेल हुनुहुन्छ, निश्चल प्रेमी कान्छ भन्न रुचाउनुहुन्छ आफूलाई, निश्चल प्रेमी कान्छजीको मुक्तक केवल तपाईँको लागि। खरजाङ नौ गुल्मीका मित्र हुनुहुन्छ, हाल दृष्टिबाटीका साहित्य समाज मुम्बईबाट हामीलाई मुक्तक प्रेषण गर्नुभएको छ। अबको क्रममा निश्चल प्रेमी कान्छजीको मुक्तक केवल तपाईँको लागि। हाँसो रोदन बहकिँदै चोला जिन्दगीको, हाँसो रोदन बहकिँदै चोला जिन्दगीको, दुई दिनमा फाटिगयो झोला जिन्दगीको, दुई दिनमा फाटिगयो झोला जिन्दगीको। पाउनु र गुमाउनु त प्रकृतिको रीत नै हो, पाउनु र गुमाउनु त प्रकृतिको रीत नै हो। खडेरी उर्ली आयो खोला जिन्दगीको, खडेरी उर्ली आयो खोला जिन्दगीको, हाँसो रोदन बहकिँदै चोला जिन्दगीको, दुई दिनमा फाटिगयो झोला जिन्दगीको, दुई दिनमा फाटिगयो झोला जिन्दगीको। धन्यवाद दिन चाहन्छु निश्चल प्रेमिकान्छा खर्जाङ नवगुल्मी, हाल दृष्टिवाटिका साहित्य समाज मुम्बईबाट हामीलाई मुक्त पठाउनु भएको छ। खुसी लाग्यो यो मिठो साथको लागि। त्यस्तै गरी अर्का हुनुहुन्छ खड्गजी मगर, हामीलाई उरहरी दुई दाङ हाल कतारबाट लेख्नुभएको छ खड्का जी आम, अर्थात् खड्का जी मगरले। विपनीमा छोडी गयो सपनीमा नआउ नेप्टी, विपनीमा छोडी गयो सपनीमा नआउ नेप्टी, बाचा बन्धन तोडी गयो अब समीपमा नछाउ नेप्टी, बाचा बन्धन तोडी गयो अब समीप नछाउ नेप्टी। झुठो वचन दियो नि चोखो पीर्त लाएर, झुठो वचन दियो नि चोखो पीर्त लगाएर, पराईलाई खुसी पार्या अब नजर नलाउ नेप्टी, पराईलाई खुसी पार्या अब नजर नलाउ नेप्टी। विपनीमा छोडी गयो सपनीमा नआउ नेप्टी, विपनीमा छोडी गयो सपनीमा नआउ नेप्टी। धन्यवाद दिन चाहन्छु खड्गजी मगरलाई यो मिठो साथको लागि। त्यस्तै गरी हामीलाई लेख्नुभएको छ रोहित शर्माजीले, नेपाली रोहित शर्मा लेख्नुभएको छ, अर्थात् सुभाष पराजुली। साथीहरूले आफ्नो नाम निक नेम राख्नुहुन्छ, उपनामहरू राख्नुहुन्छ। उहाँ हुनुहुन्छ सुभाष पोखरेल, रोहित नेपाली रोहित शर्माले। अबको क्रममा तपाईँको लागि रोहितजीको मुक्तक उठान गर्न चाहन्छु। तिमी बिनाको मेरो जीवनको के काम, तिमी बिनाको मेरो जीवन के काम, पवल परेको मुटु अनि धड्कनको के काम, पवल परेको मुटु अनि धड्कनको के काम, अरू खासै तिम्रो, अरू खासै तिम्रो सिउँदो रङ्गिएको, अरू खासै तिम्रो सिउँदो रङ्गिएको, हेर्नै सक्दिन यी आँखा झन्के काम, हेर्नै सक्दिन यी आँखा झन्के काम, तिमी बिनाको मेरो जीवनके काम, तिमी बिनाको जीवन के काम। भन्दै हुनुहुन्थ्यो सुभाष पराजुली, हामीलाई बर्दियाबाट लेख्नुभएको छ। धन्यवाद दिन चाहन्छु यो मिठो साथको लागि। त्यसै गरी हामी लगभग अन्त्यतिर छौँ, केही साथीहरूको मुक्त उठान गर्न चाहन्छु। अर्जुनजीले हाँसी हाँसी भन्दै हुनुहुन्छ, उठाउनुहोस् भन्दै हुनुहुन्छ। यहाँ लेखी पठाउनु भएको छ साथीले ध्रुवमणि खनाल हुनुहुन्छ, डिएमके सुनल साथबाट पठाउनु भएको छ। सुनल साथ चारपल्लाका मित्र हुनुहुन्छ। सहर सहर जाल छ यो रहर नबताऊ, सहर जाल छ यो रहर नबताऊ, सङ्केत भए पुग्छ ठहर नबताऊ, सङ्केत भए पुग्छ ठहर नबताऊ। यौवनमा लालहीन भमरा भए म त, यौवनमा लालहीन भमरा भए म त, हाय हेलो गर तर सहर नबताऊ, हाले हाय हेलो गर तर सहर नबताऊ, सहर जाल छ यो रहर नबताऊ, सङ्केत भए पुग्छ ठहर नबताऊ। धन्यवाद दिन चाहन्छु डिएमकेजीलाई, धेरैभन्दा धेरै साथीहरूको नाम लेख्नुभएको छ, मैले यहाँ साथीहरूको नाम लिन सकिनँ, ठिकै छ, केही छैन। साथीहरूले ध्रुवमणिजीको साथीहरूले सम्झिसक्नु भएको छ, मेरो साथीले मलाई सम्झेछ भनेर। अबको क्रममा लेख्नुभएको छ यहाँ नारायण देव पनि हुनुहुन्छ, नारायण देव पनि उदास केरवानी साथ भवानीपुर रूपन्देहीबाट लेख्नुभएको छ। धेरैभन्दा धेरै साथीहरूको नाम लिनुभएको छ तर मैले नाम चाहिँ लिन सकिनँ, तर पनि कक्षा बाह्रमा उत्तीर्ण हुने सम्पूर्ण साथीहरूलाई शैक्षिक सफलताको कामना साथसाथमा बधाई पनि दिन चाहन्छु भन्नुभएको छ। अबको क्रममा नारायण देव पनि उदासजीको मुक्त उठान गर्न चाहन्छु। जुनी मेरो धोकै धोकाको खानी भयो धान्न सकिएन, जुनी मेरो धोकै धोकाको खानी भयो धान्न सकिएन, माया गर्ने साथीको हो जान्न सकिएन, माया गर्ने साथीको हो जान्न सकिएन, मन हुनेलाई शत्रु ठान्ने, मन हुनेलाई शत्रु ठान्ने, धन हुनेलाई आफ्नै मान्ने, मन हुनेलाई शत्रु ठान्ने, धन हुनेलाई आफ्नै ठान्ने, खै कस्तो होला कर्म मेरो जान्न सकिएन, खै कस्तो होला कर्म मेरो जान्न सकिएन, जुनी जुनी धोकै धोको खानी भयो धान्न सकिएन। धन्यवाद दिन चाहन्छु नारायण नेउपानेजीलाई यो मिठो साथको लागि। अब भने हामी कार्यक्रमको अन्तिम चरणमा छौँ, अन्त्यमा केही साथीहरूको नाम लिन चाहन्छु म। यहाँ हामीलाई धेरैभन्दा धेरै साथीहरूले माया गर्नुहुन्छ, त्यस्तै गरी आफ्नो ब्लग स्पोर अनि वेबसाइटहरूमा पनि कार्यक्रम राखिदिनु भएको छ। सर्वप्रथम त म धन्यवाद दिन चाहन्छु अहिले प्राविधिकमा पनि हुनुहुन्छ अर्जुनजीलाई। सर्वप्रथम कार्यक्रम मुक्तक सरोवरलाई आफ्नो ब्लग स्पोर मार्फत सम्पूर्ण साथीहरूलाई सुन्ने अनि डाउनलोड गर्ने व्यवस्था मिलाइदिनु भएको छ। उहाँको ब्लग स्पोर रहेको छ clickdevdaha.blogspot.com। क्लिक देवदह ब्लग स्पोर्ट डट कम मार्फत तपाईँले कार्यक्रम मुक्तक सर्भर जुनसुकै बेला सुन्न अनि डाउनलोड गर्न सक्नुहुन्छ। त्यस्तै गरी हामीलाई रामशरण श्रेष्ठ रामेछापका मित्र हुनुहुन्छ, चिसापानीका मित्र हुनुहुन्छ, उहाँले पनि www.chisapani.nepal.blogspot.com मार्फत कार्यक्रम मुक्तक सर्भर जुनसुकै बेला अर्थात् जुनसुकै श्रृङ्खलाहरू सुन्न अनि डाउनलोड गर्ने व्यवस्था मिलाइदिनु भएको छ। उहाँप्रति पनि आभार प्रकट गर्न चाहन्छु। त्यस्तै गरी हामीलाई मोहन बिहानी हुनुहुन्छ, भक्तिपुर साथ सर्लाहीका मित्र हुनुहुन्छ, www.mohanbihani.blogspot.com मार्फत पनि कार्यक्रम मुक्तक सर्भरका जुनसुकै श्रृङ्खलाहरू सुन्न अनि डाउनलोड गर्ने व्यवस्था मिलाइदिनु भएको छ। उहाँलाई पनि धन्यवाद दिन चाहन्छु। त्यस्तै गरी हामीलाई आशिष दनाई हुनुहुन्छ, www.ashishdanai.com.np मार्फत पनि कार्यक्रम मुक्तक सर्भर जुनसुकै बेला सुन्न अनि डाउनलोड गर्ने व्यवस्था मिलाइदिनु भएको छ। आशिषजीको यो व्यक्तिगत वेबसाइट पनि हो। त्यस्तै गरी हामीलाई अर्का एकजना मित्र हुनुहुन्छ, याम थापा सङ्गम हुनुहुन्छ, बुटवल देवी नगरका मित्र, हाल बुटवल अनलाइनमा कार्यरत हुनुहुन्छ, www.butwalonline.com मार्फत पनि कार्यक्रम मुक्तक सर्भर तपाईँले मुक्तक सर्भरका जुनसुकै श्रृङ्खलाहरू डाउनलोड अनि जुनसुकै बेला सुन्न पनि सक्नुहुन्छ। यो पनि याम थापाजीको आफ्नै व्यक्तिगत वेबसाइट हो। त्यस्तै गरी हामीलाई कमल नेउपानेजीले पनि कार्यक्रम मुक्तक सरोवरलाई आफ्नो ब्लग स्पोर्टमा राखिदिनु भएको छ केही समय यता। उहाँको ब्लग स्पोर्टको नाम पनि लिन चाहन्छु म, www.onlinedevdaha.blogspot.com मार्फत पनि कार्यक्रम मुक्तक सरोवरका जुनसुकै श्रृङ्खलाहरू तपाईँले डाउनलोड अनि सुन्न सक्नुहुन्छ जुनसुकै समयमा पनि। यी साथीहरूको यो धेरैभन्दा धेरै माया छ, निरन्तर रूपमा साथ दिनुहुन्छ साथीहरूले, खुसी छ मुक्तक सरोवर टिम, त्यस्तै गरी रेडियो देवदह समेत खुसी छ। कार्यक्रम मुक्तक सरोवरलाई मेचीदेखि महाकाली अनि विश्वका जुन कुनै कुनामा पनि रहनुभएका नेपाली दाजुभाइ दिदीबहिनीसँग पुर्याउन साथ दिनुभएकोमा यी मित्रहरूप्रति आभार प्रकट गर्न चाहन्छ सामुदायिक रेडियो रेडियो देवदह नै। अब भने कार्यक्रमबाट बिदा हुनुपर्ने बेला आइसकेको छ। कार्यक्रममा ज जसको मुक्तक वाचन गर्न सकिनँ मैले उहाँहरूलाई धन्यवाद दिन चाहन्छु, किनकि तपाईँहरूले मलाई गाली गर्दै हुनुहुन्छ यति बेला। पक्कै पनि अर्को सप्ताहमा तपाईँहरूका मुक्तक उठान गर्नेछु। अनि म अन्त्यमा पुनः पनि जोड्न चाहन्छु, मुक्तक पठाउँदा आफ्नो ठेगाना लेख्नुहोला, त्यो फेसबुक पेजमा पनि लेखिएको हुन्छ, तपाईँले ठेगानासहित लेख्नुहोला भनेर। यदि आफ्नो ठेगाना लेख्नु भएन भने तपाईँको मुक्तक मैले वाचन गर्ने छैन, त्यसैले आगामी श्रृङ्खलाहरूमा तपाईँका मुक्तक पनि वाचन हुनेछन्। केवल ठेगाना लेख्नुभयो भने मात्र हामीलाई आज पनि 100 जनाभन्दा बढी साथीहरूको मुक्तक थियो पत्रमा, 9-10 वटा मैले यहाँ खामबन्दी गरेर पत्र देखेँ र अन्य साथीहरूले खामभन्दा बाहिर पनि पत्र पठाउनु भएको छ, तर म खाम बिना पत्र पठाउनु भएको साथीहरूलाई स्थान दिँदिनँ कार्यक्रममा, यो पनि जानकारी गराउन चाहन्छु। र अब भने कार्यक्रमबाट बिदा हुन चाहन्छु। कार्यक्रमको निम्ति भरपूर साथ दिने मित्र अर्जुनजीलाई हृदयबाट आभार प्रकट गर्दै कार्यक्रम सुनेर साथ दिने सम्पूर्ण तपाईँलाई धन्यवाद दिँदै आगामी बुधबार श्रृङ्खलामा तपाईँहरूकै मुखारबिन्दुबाट मुक्तक सुन्न अनि सुनाउने वाचा गर्दै म आउने नै छु। 071-577-735 बाटो त्यो दिनको लागि तपाईँलाई खुला गरेर आउनेछु, तपाईँहरूकै मुक्तक सुन्न अनि सम्पूर्ण साथीहरूलाई सुनाउन। त्यतिन्जेलको लागि ओझेलिन चाहन्छ यो युवराज लामिछाने पनि। हस्त नमस्कार, शुभरात्रि, शुभ सपना। रेडियो देवदह 106.6 MHz युग परिवर्तनको सम्वाहक।